तिमायालु हो जनता घनकाई लै जाऊ भन्या काहोली छोरा तिमायालु मता सुदूर को चेलो देउडा खेल्छु चट्टै मै गाया को मै नाच्या को हेरी सुवालठै हो मता सुदूर को चेलो देउडा खेल्छु चट्टै मै गाया को मै नाच्या को हेरी सुवालठै बाली सिउँदो होला खाली तराई छै कि पहाड छै मेरी हुने वाली नाकमा फुली कानमा बाली सिउँदो होला खाली तराई छै कि पहाड छै मेरी हुने वाली हे तराई छै कि पहाड छै मेरी हुने वाली चले मायालु ओ मन घुम्दो माया का लागि म घुम्दो आशले मायालु मत सुदूर को चेलो देउडा खेल्छु चट्टै मै गाया को मै नाच्या को हेरी सुवालठै सुदूर को चेलो देउडा खेल्छु चट्टै मै गाया को मै नाच्या को हेरी सुवालठै नाकमा फुली कानमा बाली सिउँदो होला खाली तराई छै कि पहाड छै मेरी हुनेवाली नाकमा फुली कानमा बाली सिउँदो होला खाली तराई छै कि पहाड छै मेरी हुनेवाली तराई छै कि पहाड छै मेरी हुने